Before the series delivered by Maulana Muhammad Ashraf Saad in the Pakistan Academy for Rural Development on 14th of September 1968 at 7:30 a.m. اللہ تبارک و تعالی نے جس میں طلب کیا اپنی خاص حکمتوں کی بنا پر انسان کے ایمان کی بنیاد کو غیر کی یقینی پر اب سوال کو پیدا ہوتا ہے سر جی میں نے یہ سوال اٹھایا تھا لیکن وضاحت نہیں ہے کسی بھی بات کی پرسن گئی اللہ کے در سے تعالیٰ کی بات میں آئی اور باقی اشیاء جن کو کسی ایمان کا لانا لازم کر دیا گیا مثال کے طور پر ملائکہ مثال کے طور پر وحی آسمانی مثال کے طور پر جن کے شکر فرشتے ہیں فرشتے ملائکہ میں آ گئے فرشتے ہوئے انبیاء علیہ السلام انبیاء علیہ السلام ظاہر کے لحاظ سے اور انسانیت انسان ہوتے ہیں دنیا میں ہوتے ہیں لیکن اس کی دعوت لے کر آتے ہیں اس انسانیت کو ظاہر کرتے ہیں اس کا راستہ بھی غیر سے ہوتا ہے تو بس وہ بھی ایک خیر والی بات کسی طور پر قیامت ہے کسی طور پر تقریب ہے یہ تمام کی تمام چیزوں کا جو پورا جو ہے جو میری بات کے ساتھ جڑا ہوا ہے میری بات چاہتے ہیں تو آخر کے سبب اللہ سبب بتایا نے کیوں قرار دے دیا کہ ظاہر کے لحاظ سے اور چیزوں کو آیا کر دیا اور اس عالم کی جتنی بھی اشیاء ہیں وہ کلین ہے ان سے فائدہ حاصل کرنا کھلا ہوا ہر چیز جو معلوم ہے وہ کھل کر کے آتی ہے یا اگر آپ غور کریں اپنی عقل کو استعمال کریں تو آپ اشیاء کی حقیقت کو بھی جان لیں گے ان کے تاثرات کو بھی جان لیں گے ان کے خواب کو بھی جان لیں گے لیکن جب انسان میری بات کو اس پر آتا ہے اور ایمانداری ایمانداری چیزوں کے اوپر آتا ہے تو کون چیز ایسی ہمیں نہیں ملتی جسے ہم نہ سے حق اس سے معلوم کرتے میں اس کی مثال ایک دیا کرتا ہوں کہ دوستوں دیکھیے انسان کو دیکھنے کے لیے چنائی کی ضرورت ہوتی ہے انسان کو بینا ہونا چاہیے لیکن وہ شخص بننا ہے بینائی کو بہت اچھی بینائی کو رکھتا ہے لیکن بینائی کے باوجود اگر روشنی نہیں ہوگی تو اسے پہاڑ بھی دکھائی نہیں دے گا اگر اندھیرا ہو ہٹا تو اندھیرا ہو تو اسے پہاڑ کسی بڑی چیز کو دکھائی نہیں دے گی یعنی بینائی کے ساتھ موسم ہے تو جسے کہتے ہیں روشنی اور روشنی کے درازے کا کتنی بھی جایا جا سکتا یہ تو اس عالم کی اشیاء کے ساتھ دکھائی نہیں کسی کو انسان کی حق جن چیزوں کا ادراک کر سکتی ہے جن چیزوں کو جانتی ہے جانتی ہے اور خیرات کے روپ سے ان کو لے لی جا سکتی ہے اگر آپ نظر سکھ اور کسی جن عمول کو جو کہ سب سے متعلق ہیں آپ ان کے مطالعے میں آپ نے ان کا مطالعہ کیا ہوگا آپ جانتے ہوں گے تو دیکھیے جو نظر سکھ رہنے کے ہیں ان کے جاننے کے لیے انسان کا ادراک جو ہے اسی حد تک کام کام کرتا ہے جس حد تک انسان کے حواس سے انسان کو ہر قلم دیے جو ہوتے ہیں میری آنکھ نے جو مجھے دکھایا میرے کان نے جو مجھے سنایا میری جو کہ سننے کی طاقت ہے اس سے جو میں نے سنا جو میری نقش کی طاقت جو ہے اس سے جو مجھے معلوم ہوا انسان کا جو سنگا پتیا اور کارخانہ جو ہے ان چیزوں پر کچھ سوار کیا گیا ہے جو حواس کے ذریعے سے ہمیں نہیں ملے حواس پر ہم اپنی قیاسات کو آگے لے چلتے ہیں that they are caught in the fever of the world, and I'm happy to have some sort of control on the family that we have. The reduction is the very clear thing that the fever is there. He's going to buy it from the left of the sea. So we can go to him to finance it as a new hand. This sort of body, how to have any hope of the baby. So the harass will not be caught in the body. Metaphysics here, एक फिलोसफी है जिस तरह उनको लिहाज से बड़ा आदमी गुजरा है सिद्धांत कहते हैं सरल कर वो चीजे जो मैं घराए मारता हूं उनके अपराध के लिए अपनी जो है हकीकत के लिहाज से हम परिस्थान ने तो उस पर आधार किया है जो कहता है अगर घराब से बाहर में पाते तो मुक्ति अवैध दराज से बाहर निपाते इस मस्ती तो अपने इस नजर आया तो बिल्कुल मौत है यानी एक हवा को अक के बंदे से चीजें हासिल की जाती है उनकी चीजें जो है वो हवा के जरिए से हासिल नहीं की जाती इन मामलात का जितना से जितना बार है वो मेरी अपनी परमत्व नहीं बल्कि अपनी से आगे एक और चीज है तो उस चीज के नतीजे के तौर पर हमें कुछ चीजें ली जाती हैं जो अपनी के खिलाफ नहीं होती लेकिन अब पूरी खुद पानी की सकती इसकी मिसाल जैसे मैंने पहले दी और मैं इसी गुना सकती कि आज रोटी के साथ कुछ देते ही किसी भी तौर पर अपनी उस मुंबई हिदायत के साथ देखते हम उसी बात को जो पुस्तकार कहीं के तरीके से हम जिला के तरीके से आता है जब इंसान के ऊपर खुदा उनके खूबसूरत की तरफ से हिदायत का पैगाम होगा अगर मैं कई तरफ करते हैं उनकी हिदायत क्या है हिदायत का पैगाम होगा वो रूंगे और पानी के ऊपर जब नजर होगा उस वक्त एक हिदायत के रूप से वो जैसे कि रोटी से आठ देती है हिदायत के रूप से अपनी पार्टी है कि मुझी बात क्या जरूरत है और मुझी बात पर मुझी बात का मतलब है और सब दिया तो मेरी क्या सारी बात है असल में अल्फाज हमारे पास तमाम अरबी के होते हैं तो उनको आज तक तो आपकी बोली में कहते हैं कि आज गई हमारी बोली में यूं कहते हैं किसान है जो सत्य तो अरबी होती है इसके बाद उसका उसमें ये ख्याल होता है कि उसमें दो बात खा देना तो मैं ये कर रहा था तो मेरी बात को जानने के लिए जिस तौर पर देखने के लिए रोशनी की जरूरत है मेरी बात को जानने के लिए वो इंसान की जरूरत है मुझे इंसान की जरूरत है कुरान ने कहा इसके सीने से ऐसा नहीं का शख्स सब हजूर भी इस्लाम फतवा अला उनके करते जिसके सीने को हम ईमान के लिए तय देते हैं वो अल्लाह की तरफ से एक नींद रोशनी का होता है जब वो रोशनी आती है तो दिल से एक सुनाई मिला सकती है आप कहेंगे कि रोज के रोस्ते को कहाँ सुनाई मिलती है लेकिन बहरहाल जो मिलती है वो जान लेते हैं कि कैसे इसकी सुनाई होती है कुरान भी चाहता है कि नहा ये आंखें उनसे नहीं हुआ करते वो दिल हमसे हो जाया सकते हैं कि वो दिलों में होते हैं मेरा नरूम ने मछली ने इस मसले को बहुत खोलकर वापस किया है कि जिस तौर पर ताहि के हवास हैं इसी तौर पर भारती के भी हवास हैं बड़ा भाग ये इसकी बात है मैं सिर्फ इस सबको अब करना चाहता हूँ तो बल्कि इलाही जो है उसके जरिए से इंसान को एक नींद मिलता है कि तारीखी एक होती मिलती है तो उसके जरिए से इंसान का हाथ जो है वो जान लेता है तो मुझे बात से मुझे उसके होने का फायदा क्या है जहां मैं क्या करना चाहता हूँ दोस्तों अल्लाह सवार थकावा हर बात को छुपा कर क्यों रखा इसके जानने के लिए पंजाबी तौर पर आप इंसानों की पैदाइश के नक्षत्र को आपको जानना पड़ेगा अगर आपको जान लें कि हम यहाँ क्यों आए किस लिए देने गए हमारा मकसद जिंदगी क्या है अगर इन चीजों को आप जान लें तो आपको बात बातें हो जाएगी कि अगर खुदा छुपता ना तो छुपाता ना तो हमारे ईमान कुछ कीमत न हो। अब देखिए आज तुझे मालूम होगा कि मुसलमान की हकीकत तो फरिश्ते जो है एक अल्लाह की मखलूक है, तो रुबाई मखलूक है, और फरिश्ते यानी घर के पाला बच्चे की मखलूक है। ना आगे बिल्कुल करूंगा बिल्कुल कभी तो सारा था बिल्कुल कभी उसके पास हो जाएगी। मैं जब कर रहा हूँ तो फरिश्ते जो है एक अल्लाह की मखलूक है, तो ये ऐसी मखलूक है जिनके अंदर अल्लाह सवाल बताया कोई ऐसी ताकत नहीं रख कि वो खुदा के हुक्म के खिलाफ महसूस कर सके। वो जो काम भी करते हैं खुदा उनको कुछ कहता है, जो अली नमाजूम जो हुक्म दिया जाता है फौरन वो खर्च करते हैं, तो उनकी वजह यह है जैसे होती है फौरन खुद खुद करती है, तो उस पर जो खुदा की ताकत उनके पास नहीं तो खास ताकत उनके पास नहीं। इसी तौर से बाकी जितनी भी आप मखलूक को ले रहे हैं कल जो किया था कि मैं चांद पिता रहे तो जो कि हमें मालूम है या हमें मालूम नहीं कि सब से सब अल्लाह के तौर से जो एक दायरे को बात कर रहे हैं जिसे हम सफाफा के बाद साफ कहते हैं। ये सफाफा के बाद साफ बगल हमारे अहमदुल्ला के हाथ से नहीं हुआ करते, जो ही अल्लाह ने किसी तस्वीर हुआ करती है तो कितना ही तस्वीर होती है उसको खुदा हुआ नहीं होता तो वो खुदा करते होता है। तो जहाँ जमीन को साथ ये करूँ तो जो हाथ से किसी भी जो होते हैं तो अल्लाह ने जो बताते हैं कि देखो तुमने अपनी तस्वीरों को कायम कर दिया और हम अपनी तस्वीर बताते हैं कि तुम्हारी तस्वीर को कितनी कैसी ताकत है कि तुमने तो कानून तोड़े पाओ रखी हर चीज को अपने से मुकम्मल कर दिया था, लेकिन जो ऐसी ताकत है जिसने आखिर में आकर उस बात को तोड़ कर दिया। ये हादसात तो होते हैं जो खुदा कुदरत की निशानियां होते हैं। एक बात याद आई आप में समझते हैं बात कहीं के बाद के जमाने में एक बड़ा बनाया बोलते होंगे वहां पे हिमाचल कांग्रेस था जर्मन का एक बहुत बड़ा जर्नल उसके दो कुछ छाया हुए हैं और उसका मुकदमा उसने खुद लिखा उस मुकदमे के आखिरी लफ्ज जो है वो ये लिखता है कि पहले तो मैं सब देखता रहा कि जर्मन फटा लाभ होंगे हर तरीके कहने लगे लेकिन आपके शिक्षा उसने पढ़ा ऐसी बात है कि हम जाति को उन्हें भी ईमान की खिलाफ की सबक बन जाता है। कहता है मैं जो है वो इंसान से बढ़कर है जो हमारे यहाँ एक मुहावरा है कि तकदीर उन्नत बनता तकदीर उन्नत बनता इंसान बनाता है और खिलाड़ी को प्रतू अपनी कुदरत से तोड़ देते हैं। आपको ये अच्छी तोड़ते हैं इसलिए बताते कि हाँ मैं भी हूँ तुम तो मुझे नाम तो नहीं है लेकिन मैं भी हूँ बहुत हाल मैं उस बात को अच्छा रहा था तो मेरी बात का खाता उस वक्त हमारे समझ में आएगा। फरिश्ते हैं जो अल्लाह की कुदरत और अल्लाह के आह्वान के मुताबिक रात दिन काम करते हैं खिलाफ तरजी नहीं कर सकते। इसी तरह से जितनी दूसरी चीजें हैं वो भी सब अल्लाह के हुक्म के मुताबिक तरजी रहती है। अल्लाह ने चाहा कि एक ऐसी मखलूक को पैदा किया जाए वो मखलूक के कुछ अपने अंदर ताकत को रखती हो कुदरत को रखती हो और ताकत और इख्तियार की रखने का हो तो मुझे मानना चाहे सब मान भी हो तो मुझे न मानना चाहे तो इंकार भी करते समझा फलूर समझा फल रखो जो चाहे वो भी मान ले आए तो चाहे कुछ करते यानी जबरदस्त कुरान में आता है अगर तुम्हें नहीं है अंतिम का हाथ आ रहे हूँ क्या हम ईमान को दिन को तुम्हारे साथ प्रस्तावित करता देंगे गवाह हाले कि तुम इसे नापसंद करते हो तो कुरान से प्रदर्शन ला इतना हासिल थी दिन में इतना नहीं जबरदस्ती दूर से पाया नहीं जाता वो वजह क्या है उसका अल्लाह खबर बताना नहीं इंसान को एक है तो इंसान के अंदर चित्र की तौर पर दो चीजें रखी गई सफल जमा है तो दूरा है और सफा है तो सिर्फ उसकी फितरत में गतिविधियत किया गया खैर को भी और शर को भी खैर को भी जान पाए और बुराई को भी समझ जाए और उसके साथ अपनी भी तो अपनी की गोष्ठी में कुछ फैसला करे, लेकिन सच जैसे मैंने पहले कहा अभी मेरी पार्टी नहीं होगी, सिर्फ ये सजा बता रहा नहीं अगर मैं जिसके कुछ में पुराने कहीं से जो सीखते हैं किससे पुराने कहीं से इस बात अच्छी तौर पर समझ लीजिए कि कुरान को किससे किस्तों के तौर पर नहीं आए, ये किताबें हिदायत है, हर कुरान का किस्सा एक हकीकत है और हकाइक अपने अंदर जुड़े हुए हैं। आप अगर बाइबल को पढ़ें तो उसके साथ कुरान को पढ़ें तो मैं ये नहीं चाहता कि मैं उसकी तरफी करता हूँ, लोगों का सुबह बताया भी जाता मैं निकल पाती हूँ तो आपको मालूम होगा सब ठीक के साथ आ जाए सारी किताबें का राय जो है जन शिक्षा को ठीक से शुरू होती है बाइबल उसे भी शुरू कीजिए कुरान को भी कहिए आपको बाइबल की तरफ के साथ दिखाई दे देगी कि किताब सबको राष्ट्र है इस वक्त दिखाई देती है बाइबल कि वो तारीख की किताब है तो कुरान जो है सब बातें के साथ आपको ऐसी बातें बताता है जो हिकमत की है और हिकमत के साथ साथ हिदायत के साथ सिखाती है। मैं जो कह रहा था कि कुरान के जितने भी किस्से आए हैं वो किस्से जो है हकीकत के किस्से नहीं बल्कि हकायक है हकीकत है तो उस सब का मौजूद और मजबूत है कि इंसान के अंदर कोई ईमान कोई हिदायत को साथ पैदा हो जाए। अब इसको क्या देखिए तो सिंगले आदम अलैहिस्सलाम कुरान ने तकरीबन पांच इकामात पर एक खास रूप से आया है। सबसे पहले पहले सितारे में आता है और कहा एक चीज खास तौर पर बयान की गई मैं इशारात से रिहायत करी कि सब इशारात पर इसे कब्जा करेगा। वहां एक बात बयान की गई कि अल्लाह तबार का ताला ने फरिश्तों से कहा कि मैं जमीन पर एक मखलूक को पैदा करना चाहता हूँ जिसे मैं अपना खलीफा बनाऊंगा। खलीफों ने कहा उन्होंने महसूस ये किया कि जो मखलूक जो होगी पैदा होगी जमीन से पैदा की जाएगी तो जमीन के मुख्तलिफ अविष्कार जो है उसके अंदर होंगे तो उनमें आकर के टकराव की नौकरी होगी दुनिया होगी महसूस और इंसान के अंदर होंगी नामाजी अहसास। कितने बार हमारे हमारे एक कहिए साधन नोट चाहे ने कहा क्या अंदाजों खाने से आए कि हर खाली से फल निकले बहुत निकले मेरे बहुत निकले अरमा मेरे बोलते थे कि कम निकले तो किसको कचेरा डालेगा वो कहता बहुत अरमा है लेकिन निकलते निकलते भी बहुत ही कम निकले और तमाम आज सुबह पूरी हो जाए। मैं यूं कहूँ मिसाल के तौर पर मुझे करके पाकिस्तान में सिर्फ दो शख्स को तमाम पाकिस्तान दो शख्स को मालियात दे दी जाए तो क्या आप यकीन करते हैं और क्या आपका गुमान है कि उसकी जो हिस्से वो पूरी हो जाए तो कहेगा नहीं हर दिन मस्जिद के मुतलिक अल्लाह ने कहा है कि उसकी गुप्त की डाला जाएगा उसको काफी रहेगी हर दिन मस्जिद हर दिन मस्जिद हर दिन मस्जिद इंसान को दिल और इंसान की चाहतें जो है बाकी हर दिन मस्जिद से पर है तो ये इंसान की चाहतों की जहन्नम पूरी नहीं होती उस वक्त तक जब तक तो पहले को इलाह का वक्त इसके अंदर नहीं आता। बाहर भाग में जब कर रहा था तो अब फरिश्ते ने यह देखा कि किसकी चाहत है तो बहुत ज्यादा जो क्या करेगा क्यों जब समझेगा तो उन्होंने जैसे वफादार तो गुलाम होता है वफादार गुलाम की तरह से कहा कि अल्लाह ने आप जमीन पर ऐसे लोगों को देखना चाहते हैं जो बाहर जाने प्रसाद करें और एक हिस्सों का खून खराबा करें। अल्लाह ने कहा आलमी आला आलमी मैं तो जानता हूँ जो तुम नहीं जानते मैं भी एक और मकसद के लिए देखता हूँ। उन्होंने फरिश्तों ने कहा था कि हम अल्लाह तेरी तस्बीह भी करते हैं पाकी भी बयान करते हैं और हर वक्त तेरी तहमीद बयान करते हैं मुझे क्या जरूरत है कि कोई ऐसी मखलूक पैदा करते हम तो सलाह के जाने वाली तो मियां ने कहा कि मैं कुछ एक बड़े मखलूक पैदा करना चाहता हूँ जैसे तुम्हारे रुख पर नहीं होगी तुम्हारा काम तो सिर्फ प्रतिक्रिया की सलाह में मसाज का मसाज करता है तुम देखते हो मेरी कुदरत को तुम पर मैं चुना हुआ हूँ मेरी जन्नत खुली हुई है मेरी बेटा खुली हुई है तमाम चीजें खुली हुई है मैं ऐसी मखलूक से पैदा करना चाहता हूँ मैंने इस दुनिया में उसे इसलिए देखता है कि बगैर देखे हुए मेरे निशान आए कुदरत को देखकर मेरी मखलूक को देखकर मुझे पहचाने مخلوق سے خالق کو جانے مخلوق سے خالق کو پہچانے وہ کہتے سب سے سب سے کہا تھا ماں گھر سے آ جا اکثر اسے یاد کی ہر بے خبر سے مقصد سے جانے ماں یا پھر عالم کے کائنات کے آتے میں کسی اپنے ساتھی کے رخ کو دیکھ رہا ہوں یا تو اس عالم میں خداوند حضور کی کتاب کے ضرور کو دیکھ رہا ہوں تجھے کیا پتا میری نشے کا اور میرے اس خمار کا جو کہ مجھے اس سے حاصل ہوتا ہے ہر مخلوق مجھے کتاب دیتی ہے کہ میں کر رہا تھا کہ خدا نے مجھے بتایا کہ یہ تین عالم مالا تعلوم میں تو جانتے ہیں جو تم نہیں جانتے مخصوص کے حساب ایسی مخلوق میں دعویٰ کروں گا جس کا مقصد جس تک ہے جس کی مقصد پہنچنے کی بات تمہاری رہ کی طرح نہیں ہوگی کہ بے اختیار جو میں کہوں مان کر چلے جاؤ اختیار ہوگا ان کے وقت اندر چاہتے ہوں گی خواہشیں ہوں گی کیا تو میں نے پہلے کہا اس کی خواہشیں کہ پوری دنیا کے لوگ سمیٹ لے کہ وہ پورا نہ کر سکے اور اس کے دماغ سے ٹکراؤ ہوگا کیا ہوگا جیسے آپ اپنے ملک میں بھی دیکھ رہے ہیں بڑوں میں بھی دیکھ رہے ہیں اور چھوٹوں میں بھی دیکھ رہے ہیں آپ اسٹیٹ میں بھی دیکھ رہے ہیں اور ہر طبقے میں بھی دیکھ رہے ہیں اس کمانے کے لیے اور جب تاجر ہے تو وہ نفامندی کے لیے کیا کچھ گڑبڑ نہیں کرتا اور معاف کیجیے اگر آفیسر ہیں تو وہ کیا کچھ نہیں کرتے اور ہمارے بڑے ہیں تو گھروں کے مطلب کو کچھ کہنا تو مناسب نہیں ہوا کرتا لیکن حق بات نہیں چھپائی جاتی ہے حق بات کا چارہ ہوا کرتی ہے اس کو کہتی تو میں نے اس سے کہا کہ ہوتا ہے جو کرا بنیادی مفاد بات کے کھیل کا پانی کرتا ہے اپنی چاہتوں کو پورا کرنے کے لیے تو چاہتوں پوری ہوا نہیں کرتی اس کو دنیا میں پتا ہوتا ہے تو یہ سبق کا تمام سبق یہ ہے کہ ہر سب چاہتا ہے ایک زمانے کی وہ جیسے کہ بہت ساری جو ہے نا انگریزی نے والے کھڑے بھی کہتے ہیں ایک فیلٹی زمانے کی بڑی جو فیلٹی ہے جسے کہتے ہیں اسٹینڈرڈ آف لائف لانے کے لیے یعنی میرے اپنے بچوں میں کہا کروں کہ لوہے کے چیز ایسے کرنٹر کے لوہے کے چیزوں والے چنٹے سے نکال کر سونے کی چیزیں ہمارے چنٹے میں کرتا ہے اور سونے کی چیزوں کو اختیار کرنے کے لیے بنانے کے لیے پہلے تو پتنگ وہ کیا کیا اس کی ٹی وی کرے گا اور پھر پنجرا وہی کا ہوئی چاہتے وہی کی ہوئی خواہشیں وہی کی ہوئی ہر وہی مارے گا اور کہیں جیتے گا اور چاہتے کی پتنی نہیں ہو پائے تو گھر بھائی نے یہ کر رہا تھا کہ اللہ تبار سرکار جی فرمایا جی بتایا تو سیکھے ہم ایسی مخلوق کو پیدا کرنا چاہتے ہیں وہ اختیار نہیں ہوگی با اختیار ہوگی اور جس کی راہ تک پہنچنے راہ سات کی لائن سے ہو کر سات کی لائن سے ہو کر مجھے بہتر مجھے پہچانے بہتر مجھے جانے اور دین کا لوگ طرف آئے تم کے راستے میں کئی کئی مشکلات ہوں مشکلات ہوں یہ نہ ہو کہ بالکل آسانی سے ہم آگے بڑھتے چلے جائیں اگر ہم بالکل آسانی سے خدا پر غیر خدا کی طرح نہ ہوتا اور ایمان غیر پر نہ ہوتا تو ہم زیادہ سے زیادہ فرشتے ہوتے آپ کہتے بھائی اس کی بات ہے کہ فرشتے ہمارے نزدیک فرشتے ہونا بڑی بات نہیں ہے ہمارے نزدیک انسان ہونا چاہیے لیکن کسی نے کہا نہیں کہ مگر اس میں فرشتی ہے پھر دیا فرشتے سے بہتر ہے انسان ہونا مگر اس میں فرشتی ہے محنت کیا یہ محنت کیا ہے یہ مشقت کیا ہے یہ انسان کی تخلیق کا راز ہے اور انسان کی تخلیق اللہ اس لیے کہ دیکھو اول کو خدا سے پہچانے اور محیطات کو جانے. اگر خدا خود سے آ جاتا تو خدا کا وہ مقصد جو کہ وہ نئی مقصد سے زیادہ سوچنے میں سب کہا تھا تو مجھے دے دے کے مان لے کہ سیدھی زیادہ نہ ہوتی. تو دوسری بات یہ تھی کہ اگر ہمارے اندر خواہشات کو نہ رکھا جاتا تو ہم فرشتے ہوتے. اب دیکھتے ہم فرشتوں کے کی بلند و بالا ہوتے. ہم کیوں نصیبے ملائش کریں؟ اس لیے نصیبے ملائش کریں کہ ہمارے اندر اللہ تبار کا تعالیٰ نے ان چاہتوں کو رکھا اور ان ضروریات کو رکھا. ہم سے غیر کو دل کو اللہ نے کیا فکر کیا باوجود غیر کے چھپے ہونے کے. خدا پر ایمان لے آنا اور خدا کا ایمان لینا اور آخرت کا ایمان لینا اور جملہ لفظ کی رکاوٹوں سے کیا کام کی رکاوٹوں سے وہ ٹھیک ہے کہنے کے باوجود انسان سب کو چھوڑتے تو سوال کی بات یہ ہے. یہ سوال کی بات نہیں کہ انسان کے اندر برائی کا حس نہ ہو اور وہ برائی نہ کرے تو سوال کی بات ہے. اگر دیوار کہتی ہے کہ میں بد نظری نہیں کرتی, میں کالے کالے موٹے موٹے کیا کہتے ہیں کاغذ لگا کر ایسے ویسے نہیں دیکھتی, ابھی پبلی دیوار تجھے کیا پتا تجھ میں تو طاقت ہی نہیں, تجھ میں تو ہستی نہیں کوالٹی نہیں. سماج تو سب ہے کہ آنکھ ہے دیکھ سکتا ہے تو خدا کے حکم سے دیکھتے ہوئے آپ کو دکھا دیتا ہے. جن پر آنا چل رہا ہے کہ دیکھ لے لیکن حکم خدا بندی دیکھ دیتا ہے کہ میں نہیں دیکھ. دو حصہ مثال کے طور پر ہے جس وقت ہمارا سیلاب کر رہا تھا تو رات کا خلافت راستہ کے زمانے روٹ ہونے والے حیران تھے کیا ہے یہ بے نوا ایسے لوگ انہیں بھی ڈرانے نہیں آتے تھے. ایسے چلے آتے ہیں ان کو روک نہیں سکتا. اس زمانے کی سی آئی اے تو بھیج جائے تو پی آئی اے نے آ کر دوانے کی جو رپورٹ تھی تو ایس بادشاہ اکبر اکبر کو کچھ زمانے کا ساتھ اس سے آ کر کہا کہ ایس بادشاہ تو اس سے کیا مقابلہ کرے, ان کی شان تو یہ ہے وہ شان میری بلوچستان میں نہار نہار کے مسلح سے سوار اور جن کے گھوڑے کے ساتھ سوار ان موت سے اتنی محبت ہے جتنی شراب سے بھی محبت تھی اور جنت کو اتنا پیار کرتا ہے کہ جتنا تم جو ہو اپنی بیویوں کو جتنا چاہتے ہو تم سے جتنی چاہتے ہو سب کر کے جنت سے پانی اور اس طور پر کسی غیر سے نہ کی طرف ان کی نکاح نہیں اٹھتی نہ ماتم کی طرف کو نکاح نہیں ڈالتے. اس پر کسی نے روک سنی شانتا سے اس نے کہا سب بڑی حسن نے اس نے کہا اے عمر میرا کلیجا کھا گیا اگر تیرے ہاتھ سے سپاہی ہے تو یہ تو مسیح کی قسم یہ وہ بندی جو کہ میرے سخت سے نیچے ہے وہ سیدھے سے رہے گا. لیکن یہ بات کہنے کے بارے میں تو کہنے لگا کہ کوئی ایسی چیز بن سکتی ہے کہ اس چیز سے لوگوں کو نکالا جائے. تو کہنے والوں نے کہا ایک چیز ہے جن کے اخلاق کو بگاڑ دیا جائے. اس زمانے کی رکائی جن کے لوگوں نے رکائی کیا ہے اس زمانے کی کچھ رکائی کو نکالا جائے جن میں اور جن دشموں صبح کرتا ہے مقدس کے اندر تو وہ ایسا تم ہو جاؤ ایسا لباس پہنو جاتے کہ میرے آپ اپنے بن گیا ہے تو ہندی صبح تک میں کیا فرمایا دیکھو مطلب اس ریاست کو دیکھ کیا فرماتے ہیں اس زمانے میں مہیلا وغیرہ بنا ہوا نہیں تھا. فرمایا وہ اللہ تعالی یا کرتا اللہ ایسے کپڑے پہنے والوں سے محنت کرے تو مندی ہوگی سامنے آپ مہینے کے پتہ کوئی کیا پیغام کرتے تھے جن کے مزے کہتے ہیں پورے آزادی نہیں ہے پورے میں حاضی نہیں ہے. تو اس طور پر انہوں نے انہیں پاکستان میں خرچہ پورے کے پورے خرچ کو دونوں طرف کھڑا کر دیا اور یہ کہہ دیا کہ اگر تم میں سے کسی پر کوئی اشارہ کیا کہ تم خود وہ دلاسا سے اس انصاف میں دعوت دیتی چلی جانا اور انصاف کر دینا. اگر ان میں سے ایک کی کے پاس ہو گیا تو نتیجہ کیا ہوگا کہ ان سے خدا کی مدد مل جائے گی. ایسے ہم سے ان سب پتا یاد دینا چاہتا ہوں. اور وہاں نیچے تھے نبی پاک مسلم پر موجود تھا اور نیچے تربیت یافتہ تھے اور یہ رجسٹر اس وقت تھے ابھی دے رہے جگہ ایک دن دور سے پھانک دیا اور اشارہ کر دیا تاریوں کو. اس زمانے کے تو بس تاری جب آ جاتے ہیں نا تو ہم یہ بہرا کہہ کے ان لوگ پر چلتے تھے اور بہرا کے زمانے میں بہرا کے لیے بیان نہیں ہوا کرتے تھے آہ کے لیے بیان ہوا کرتے تھے کلیجے نکل آیا کرتے تھے. سیدنا حضرت ایران نبی صاحب رحمۃ اللہ علیہ کے مسلم کا ناشن نکل گیا تھا جب دل پر بیٹھتی تھی تو کچھ لگا کر تو انہوں نے اعلان کیا اعلان کیا کہ ساریوں کے ساتھ کیا پرچہ ہوئی کی تلاوت کرو اور جو آئے تھے خالد کرو کہ نموں میں نہیں ہے وقت نہیں ہے سارے ہی مزہ کرنے پر نگل ہم ان کے پہلے کو اپنی آنکھوں کو چھپا لیں اور اپنی سرکاروں کی حفاظت کریں. تین دن کے ساتھ یعنی اسٹینڈنگ آرڈر یا آرڈر آپ کو لے لیتا تین دن تک وہاں رہے جب بات چیت نکلتے ہیں تو ایک دوسرے کے پائے کے بعد ان سب سے مار دی جائے. ایک یقین تھا ایک انک تھا ایک چیز اندر اتنی ایسے افراد کو سمجھایا تھا جس کا کوئی مقابلہ نہیں کر سکتا تھا. میں یہ سوال کر رہا تھا کہ وہ ان بات کے اب ایسی جانچ یہ نہیں تھی کہ وہ بالکل بے جانتے تھے کہ ان کو بالکل ختم کر دیا گیا تھا چاہتے ان کے لکھ کے انہیں بھی موجود تھی لیکن خدا بندی کو روک دیں گے اپنی چاہتے کو جو روک دے گا اس سے زیادہ پڑھائی ملے گا نہیں. انسان کے درجات کی بلندی کے لیے اللہ نے اپنے کو بھی چھپایا اور تمام عبادات پر ایمان لانے کا حکم دیا اور اس کے ساتھ انسان کے اندر چاہت رکھی کہ ان چاہتوں کے باوجود اگر وہ خدا کے حکم پر عمل کرے گا تو اس کا درجہ فرشتوں سے بکر جائے گا اور حقیقت میں افضل پھیلائے اور خلیفہ الہ بن کے دنیا پر ظاہر ہوگا. اس معنی کر کے ہم کو چاہتے ہیں کہ خدا نے اپنے کو چھپایا اور سب کو چھپایا اس کو چھپایا کہ خدا ان کے جھوٹ کو اگر دیکھ لیا جاتا تو خدا کو دیکھنے کے باوجود اور مثال کے طور پر آتے ڈائریکٹر صاحب بیٹھے ہیں پھر آپ کو چیز تو ڈائریکٹر صاحب بیٹھے ہیں آپ جانتے ہیں کہ اگر آپ نے کوئی آتی جاتی بات کی تو آپ کی رپورٹ میں پتہ نہیں کچھ سالے بس لکھ دیے جائیں تو آپ کبھی بھی خلاف ورزی نہیں کریں گے. تو کسان میں اور اگر چھپے ہوئے ہیں معلوم نہیں تو میری طرح کا آدمی چاہتا ہے بھائی سامنے تو حاضر چلو جب کچھ جیتا ہے سر لو تو خدا ان کو خود اچھے پورے قدرت اور جلال سے تھا اگر ظاہر ہو جاتے تو کتنے طاقت تو ان کے حکم کے خلاف ورزی کر لیتا اور جن پر ان کے یعنی باوجود میں ہاں ہونے سے ان کی عدلت کھل جاتی ہے اور ان کی محبت کھل جاتی ہے ان سے ہو نہیں پاتا کہ وہ گناہ کے اندر گھس رہے ہیں. اگر محبت کھلتی ہے تو وہ کسی نے کہا ہے میر کا ایک دیر رہ جاتا ہے کہ ہے وہ شہر ہندو کا جب سامنے آ جائے ہے سانتا ہوں دل کو لیکن سہنے سے نکلا جائے ہے وہ جو ان کی عظمت آتی ہے تو پھر اس عظمت کے آنے کے بعد انسان کی یہ طاقت نہیں ہوتی کہ خدا کو اس کا مسئلہ پرتی کر سکے. وہ نہ ہو کر بھی آیا ہے لیکن ہماری ہم نے ایک اللہ نے طریقہ بتایا کہ کس طور پر خدا ان کے تصویر کے تیاری کو ہم اندر اندر پیدا کر رہے اسے شریعت کی زبان میں احسان کہتے ہیں اور آپ آج کل کی زبان میں کتنے احسان حضور کہتے ہیں کبھی موقع ملا تو اس کے ساتھ ان شاء اللہ کریں گے. تو آپ لوگ الحمد للہ